Okay, we are here in on this program. This is time for program just for enjoy with म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ. हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल. रेडियो अर्पण 104.5 मेगाहर्जको नियमित प्रोग्राम जस्ट फर एनसीमा तपाईँलाई भेट्नको लागि आजको यो आइतबारको बसाइमा भने हामी दुईजना आउने गर्दछौँ. र प्रोग्राम जस्ट फर एनसीमा हामीले कहिलेकाहीँ समसामयिक विषय वस्तुमा रहेर कुराकानी गर्ने गर्दछौँ र कहिले पनि श्रोताहरूको प्रतिभालाई लिने गर्दछौँ. आज भने हामीले के गर्छौँ यो कुरा भने एकैछिनमा हाम्रो राजन आज के गर्छौँ भन्दा पनि सुजिता यस्तो हो कि आज रमाइलो गर्छौँ, मात्र रमाइलो के, जस्ट फर इन्जोय भनेकै रमाइलो होइन, रमाइलो नै गर्छौँ. रमाइलो गर्नको लागि एउटा टेलिफोन लाइन पनि खुल्ला गरेका छौँ, 0655-63332 र 0655-63332 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ. तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसीमा. जस्ट आज हामी कुराकानी रमाइलो कुराकानी मात्र गर्दैछौँ र साथमा तपाईँ त्यसो त यति बेला इन्डियामा डिआइडी लिटल मास्टर मातेरिया मगरले एउटा चर्चा बटुलेको छ. उनलाई भोटिङ गर्ने जमर्को पनि बढिरहेकै अवस्था छ. प्रशान्त तामाङले पनि नेपालीले गरेकै भोटले चाहिँ इन्डियन आइडल जितेको थियो भने यति बेला डिआइडी लिटल मास्टरमा टेरिया मगर पुगेको छ. उसलाई शुभकामना दिन र भोटिङ गर्ने तरिका के कसो हो भनेर जान्नको लागि पनि आउन सक्नुहुन्छ. सँगसँगै तपाईँसँग रमाइलो फन्नी कुराकानीहरू त छँदैछ. तपाईँको लागि आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ. साथमा हामीले रमाइलो साङ्गीतिक आवाजहरू राख्ने गर्दछौँ. अझ तपाईँलाई भन्ने हो भने तपाईँ कुनै सङ्घ संस्थासँग आबद्ध छ हुनुहुन्छ अथवा तपाईँको घर गाउँमा केही कार्यक्रमहरू हुँदैछ भने पनि सोको जानकारी पनि दिन सक्नुहुन्छ. तपाईँको आफन्तजन हो नि, यिनै कुराहरूलाई चाहिँ हामी जोड्छौँ आजको यो सन्डे एपिसोडमा पनि होइन. सुजिता आज त निकै नै होइन कसिएर आएको छ, गर्मी त अहिले भित्र होइन एसी लगाइराखेको, अलिक शीतलै भइरहेछ. वेल फ्रेन्ड, तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि एकै साथ सुनिराख्नु भएको छ प्रोग्राम जस्ट फर इन्जोय. र यति बेला भने राज्यले कार्यक्रमको सुरुवात गर्नुपर्छ एउटा साङ्गीतिक आवाज राखेर भनेर इसारा गर्नुभएको छ. हामीले एउटा साङ्गीतिक आवाजलाई जोड्छौँ. यस फ्रेन्ड, यति बेला भने तपाईँको लागि बबाल सङ्ग राख्छौँ, रमेश राज भट्टराईको बबाल भो बबाल भो. माया लाकुमले र मैले दुनियाँलाई के सवाल हो आज पनि पापी सहरमा यो गजल हो, गजललाई पनि यति राम्रोसँग प्रस्तुत गरेका छन् रमेश राज भट्टराईले। एकदम एकदम एकदम अर्को कुरो के पनि भयो भने यो पापी सहरमा भने पापी ठाउँ छ भने सहर नगाउँ जताततै चाहिँ बवाल हुन्छ नि, होइन नराम्रै हुन्छ नि है। वेलफ्रेन्ड तपाईँसँग हामी कुराकानी गर्नको लागि आतुर पनि रहेका छौँ। 056-5332 र 056-5332 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ। प्रोग्राम जस्ट फर एनसीमा हामी जसरोमा अहिले कुराकानी गर्ने गर्दछौँ र तपाईँले तपाईँको आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ प्रोग्राममा। र यति बेला भने हाम्रो राशिले के राज्यले भन्दा पनि मलाई सुजितालाई एउटा कुरा सोध्न मन लाग्यो कि सुजिताको एक्जाम नजिकै आउँदै गरेको छ होइन, कति नजिक आएको छ भनेर चाहिँ जान्न मन लाग्यो कि 25 गते ए भन्छन् नि मान्छेहरूले चाहिँ गेटमै आइसक्यो बाटोमा आउँदैछ उता त्यहाँनिर आइपुग्यो भन्ने कुरा त 25 गते छ है। अनि इक्जामको तयारी त बवाल भएर होला नि, कम्मर कसरी पढेर होला होइन, दाँतै बरै झर्ला गरेर कस्तो हाँसेको भने इक्जामको बारेमा सोधिराखेको छु। अनि ठिकै छ, राम्रै छ, अब राम्रोसँग पहिला इक्जाम दिउँ अनि हेरौँ, राम्रै राम्रैसँग अब पढिराखु। ए क्लोजअप गरेको भएर त्यो दाँत चाहिँ देखाइराखेको छु होइन, राख्याहु क्लोजअप गरे आज है, सधैँ गर्छु नि राजनले आज निहालेर हेरेर मात्र आज देखियो कि त्यो अनुहार भन्दा पनि बढी चाहिँ दाँत चाहिँ देखियो चम्कियो होइन, जस कालो मान्छेको दाँत धेरै सेतो देखिन्छ अरे नि त्यही भएर होला, आज व्हाइट टोनले गरे देखिहाल्छ त्यस्तो नराम्रो पनि। कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ, को हुनुहुन्छ, कहाँदेखि स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते हजुर भूमिकाजी। हजुर के छ हो तपाईँको भूमिका आज भोलि? एकदम ठिकठाकै छ भन्न अलि नमिल्ने किनकि रुगाले अलि सताइरहेको छ। त्यो रुगाले त गोली मार्नुहोस् न सन्जु भइहाल्छ नि, त्यही त भाइरस रहेछ नमर्ने रहेछ नि होइन, दबाईको गोली भनेको नि त त्यो साइड इफेक्ट पाइन्छ यताउता पाइन्छ, मेरो बोली मार्न थाल्यो भने म त स्वर्ग भाषा हो हाम्रो भूमिकाजीले पढ्ने। हजुर कतिमा पढ्नुहुन्छ? टट्याङ पट्याङ पारेर सजाय दिनु भएको छ कि छैन? सजाय दिनु पर्ने अवस्थामा चाहिँ दिन्छु, किनकि सजाय दिएन भने बच्चाहरू अलि नमानेर छन् त, माया पनि गर्छु उनीहरूलाई, भन न कुनै बेलामा चाहिँ माया पनि गर्छु, यदि उसले त्यति माया गर्दा गर्दै पनि माथियो भने चाहिँ चडपन भूमिकाजीको कुरासँग चाहिँ अहिले मलाई एउटा कुरोको याद आयो, त्यो कुरो पछि भनौँला होइन। भूमिकाजीको चाहिँ अगाडिको भू हटाइदियो भने के हुन्छ थाहा छ तपाईँलाई? मिका मिका मिका भनेको के हो थाहा छ तपाईँलाई? ल मिका भनेको त्यत्रो मिका नि मिका, त्यो गीत गाउने मिका के त्यो पन्जाबी, त्यसो हो भने त मेरो अब काटै हटाइदिनु पर्छ, भूमि मात्रै हो भने त मेरो नाम वास्तविक नाम चाहिँ भूमि मात्रै हो, भन्ने बेलामा चाहिँ भूमिका हो भन्छु, भू हटाउने होइन कहाँ हटाउने भयो है। हजुर राम्रो रहेछ नि त धान, दुइटै राम्रो छ, भूमि नै राम्रो भूमिका पनि राम्रो, भन्नु भन्नु के त गीतहरू गाउने त्यति राम्रोसँग गाउन आउँदैन, गाउनु चाहिँ यसो बच्चाहरूसँग भन्नु न कहिले शुक्रबार क्लासमा चाहिँ उनीहरूसँग ट्राई गर्छु, तर गाउनै चाहिँ आउँदैन मलाई। अनि स्टुडेन्ट चाहिँ कतिको डराउँछन् हाम्रो भूमिका दिदी त? हजुर विद्यार्थी कतिको डराउँछन्? डराउँछन् नि, यो मिसले यस्तो भन्नुहुन्छ भनेर अलि कराइदिन्छ नि त, अब म फर्स्ट टाइम हो त्यही भएर बच्चाहरू फर्स्ट फर्स्टमा भएकै कारण अलि डराउँछन्, माया पनि गर्छु, घुलमिल भइसक्यो यहाँदेखि उनीहरूसँगै खेल्ने रमाउने भयो भने चाहिँ रमाइलै हुन्छ। अनि भूमिकाजीले त्यो भुराहरूसँग बसेर गीत गाउँछु भनेर भन्नुभयो, कस्तो खाले गीत गाउनुहुन्छ यसो सुनौँ न एकचोटि? गीतहरू त उनीहरूसँग उनीहरूले जस्तो गीत गाइदिन्छ, लोकदोरी प्रायः जस्तो यता गाउँतिर बच्चाहरू त गाउने गीत भनेकै लोकदोरीहरू गाउँछन् है, अनि त्यही गीतहरू गाइदिन्छन्। कुन चाहिँ लोकदोरी चाहिँ बढी गाउँछन्? उनीहरूले त के गीत गाउँछन् भने बोतलको पानीले, अनि त्यसपछि के अरे झिम झिम सान्यो, अनि त्यसपछि मनहरीको पुल भनेर गाउँछन् क्या, उनीहरूसँगै गाउने मात्रै हो, म आफैले चाहिँ गाइदिँदैन। उनीहरूसँग त गाउनुहुन्छ नि? सन्देश खासै त्यस्तो सन्देशहरू छैन, यदि बसाएर सुनिरहेको भए अब त्यस्तै केही छैन, सन्देशहरू सम्झनामा चाहिँ भनिदिन्छु नि त। हुन्छ नि त, राख्नुहोस् तपाईँको सम्झना। फर्स्ट अफ अल हजुरहरू दुवैजनाको लागि थ्याङ्क यू, वेलकम। अन्त टेक्निसियन राज दाजुको लागि मलाई भूमिका भनिदिने एटिट्युड अल माई फ्रेन्डहरूलाई सम्झिरहेको छु, अब टाढा भए पनि है, पहिला एउटै कलेजमा पनि साथी सबैलाई सम्झिरहेको छु भन्न, र यति मात्र नहोला अहिले अर्को नेक्स्ट सुनेर बस्ने तमाम श्रोताहरूको लागि मिठो सम्झना। हुन्छ, कार्यक्रममा आउनु निकै खुसी लाग्यो, अहिले भने छुटिन्छौ, नमस्कार। नमस्ते। भूमिका स्याङतान हुनुहुन्थ्यो मकवानपुरदेखि, उहाँ टिचिङ पनि गर्नुहुन्छ है। मलाई एउटा कुरोको याद आयो कि सुजिता, जस्तो हामी सानो हुँदाखेरि पनि डर पनि देखाउनुपर्छ, माया पनि देखाउनुपर्छ भन्ने हुन्छ नि त। कुनै बेला कुन सब्जेक्ट पढाउने सरसँग चाहिँ डर लाग्थ्यो? डर त मलाई कुनै पनि सब्जेक्ट पढाउने सरसँग लाग्थेन, किनभने म क्लासमा फर्स्ट हुन नसके पनि सेकेन्ड हुन्थेँ होइन जहिले पनि, र मैले होमवर्कहरू पनि एकदम राम्रो गर्थेँ, ह्यान्ड राइटिङ पनि गुड थियो है। र मलाई छ कक्षा पुग्दा कि एउटा कुरोको चाहिँ याद आउँछ कि त्यति बेला टिचरहरूमा चाहिँ यो फिल हुन्थ्यो कि हामी सरकारी स्कुलमै पढेको पढ्नलाई डर पनि देखाउनुपर्छ भन्ने, डर देखाउनुको लागि त हिर्काउने पिट्ने पनि गर्नु पऱ्यो होइन, त्यस्तो कुनै पनि टिचरहरूले त गर्नुहुन्थेन। जे होस् एउटा गेम टिचरदेखि चाहिँ डर चाहिँ लाग्थ्यो, किनभने गल्ती त गरिँदै गरिन्थेन, तैपनि अरू स्टुडेन्टहरूले पिटाइ खाएको देख्दा चाहिँ डर लाग्थ्यो। र एउटा एकजना टिचर चाहिँ म छ कक्षा पढ्ने बेलामा इङ्ग्लिस पढाउने टिचर आउनुभयो, हरि सर भन्ने हरि अधिकारी हुनुहुन्थ्यो उहाँ है। उहाँ चाहिँ त्यतिखेर प्लस टू पढ्दै हुनुहुन्थ्यो, हामीलाई चाहिँ छ कक्षामा इङ्ग्लिस पढाउन आउनुभएको थियो। त्यो सर देखेर चाहिँ म विशेष इम्प्रेस परेको थिएँ कि के कुराले भने, पढाउने शैली नै यति फरक थियो कि अरू सबै टिचरहरूभन्दा यङ्गेस्ट, अनि तर दारीजुङ्गा पाल्दाखेरि चाहिँ बुढै हो कि जस्तो फिल चाहिँ हुन्थ्यो। उहाँले चाहिँ कसरी पढाउनु हुन्थ्यो भने, पढाउने बेलामा इङ्ग्लिस पढाउनु हुन्थ्यो, सुरुमा वर्डहरू लेखिदिनुहुन्थ्यो, डिफिकल्ट वर्डहरू, त्यो भुराहरूलाई यसरी मोटिभेट गर्नुहुन्थ्यो कि लेख्दा लेख्दै सबै कोही कोहीले कन्ठै पार्थ्यो, म पनि पढ्थेँ त्यो मध्येमा। कमेडी होइन, इट्स अ सिरियस यार, राजले कमेडी कुरा हालिदिइहाल्यो होइन, अनि त्यसो गर्नुहुन्थ्यो। र सँगसँगै एकदम कमेडी के, जस्तो मान्छेको चित्र बनाएर बाघको ज्यान बनाइदिने, बाघको टाउको बनाएर मान्छेको ज्यान बनाइदिने, त्यस्तो गराएर चाहिँ कमेडी गराएर चाहिँ यति मोटिभेट गरेर पढाउनुहुन्थ्यो कि इङ्ग्लिसमा सायदै त्यति बेला कुनै स्टुडेन्टहरू पनि फेल भएको थिएन कि। त्यसरी पनि पढाउन सकिन्छ आफ्नो विद्यार्थीहरूलाई, डराउने वातावरणै सिर्जना गर्नुपर्छ भन्ने पनि छैन, अन्य कुनै तरिकाबाट उसलाई मोटिभेट गर्न सकिन्छ भने त्यसरी उत्प्रेरणा जगाउन सक्नुपर्छ टिचरहरूमा। त्यो खुबी भयो भने एकदम सुनमा सुगन्ध हुन्छ जस्तो लाग्छ। वेल फ्रेन्ड, यो त भयो मेरो अलिकति मैले भोगेका कुराहरू यति बेला भने कार्यक्रममा होइन, एउटा आज किन हो एसटिडियोमा बजिराखेको छैन, मोनोमा बजिराखेको छ सङ्घहरू पनि, राजले प्लेआउट गर्दै हुनुहुन्छ अबको क्रममा कुन सङ्घ, त्यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै रहनुहोला, डायल गर्दै गर्नुहोस् 0556 3332 र 0556 3332 नम्बर हामीले खुल्ला गरेका छौँ, तपाईँ डायल गर्दै गर्नुहोला कार्यक्रममा। अहिले भने एउटा साङ्गीतिक आवाजलाई जोड्छौँ। Thank you.

सीसी क्यामेराबाट विद्यार्थीको निगरानी गरिने। पुनः हामी कहाँ सम्पूर्ण तहका ट्युसन कक्षाको साथै इङ्ग्लिस ल्याङ्ग्वेज तथा प्लस टू साइन्स गरी बिबिए र सिए पढ्न चाहनेहरूको लागि कम्पलसरी बेसिक कोर्स गराइन्छ। सम्पर्क न्यू साइनिङ एजुकेशन सेन्टर रनपा 8 बकुलर दूरसञ्चार रोड, प्रबन्ध निर्देशक नवीन कुमार शर्मा, फोन नम्बर 0556563555, मोबाइल 98415383444। गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेशन सेन्टर। टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकै सहर सौरा चोक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस्। 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर। TVS कम्पनी को रेसिंग टीम ले बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180 सीसी। 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची आरटीआर 160 सीसी। सम्पर्क चितवन टाढी अटो लिङ्क प्रणाली, टिभीएस अथोराइज्ड डिलर, रत्ननगर 100 चोक टाढी चितवन, फोन नम्बर 0656562013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक, तपाईँको यात्राको भरपर्दो साथी। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा। हामी कहाँ टिभी, डिप फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर पाइनुका साथै एलसीडी र एलईडी टिभीहरू पनि उपलब्ध छन्। चौधरी ग्रुपद्वारा वितरित एलजी, तोशिबा, क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम, रनपा चौरा चोक चितवन, मोबाइल नम्बर 9855062408, 9845043954। पानीको फोका जस्तै फुट्यो हाम्रो माया, नचाहदा नचाहदै छुट्यो हाम्रो माया। अलि कति तिम्रो गल्ती हो, अलि कति मेरो गल्ती हो, अलि कति नजर लाग्यो बाँकी दुनिया। नमस्ते, म गायिका रजिना रिमाल। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज, अर्पण सबैका लागि सधैँका लागि। ओके, फेरि पनि वेलकम छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि प्रोग्राम जस्ट फर इन्जोयमा। अब पनि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, होइन र के कुरा गरेको यस्तो हँसाउँछ यहाँ, भर्खरै चाहिँ विज्ञापन पछि वेलकम गरिरहेको छ अनि त्यहाँबाट अन्त्यतिर आइसकेका छौँ। होइन होइन, हामी एउटा दुइटा सङ्ग अझै पनि सुन्छौँ र 0556563332 अनि 0556563333 तपाईँको लागि खुल्ला गरेका छौँ। आउनुहोस्, तपाईँसँग रमाइलो कुराकानी गर्नुको लागि जुटिरहेका छौँ। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर एन्जोय। र तपाईँ आउन सक्नुहुन्छ, हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ 0556563332 र 0556563333 को दुईवटालाई तपाईँको सन्देश, तपाईँको सम्झना, तपाईँको आफन्तजन प्रियजनको माझमा पुर्याउने जमर्को हामीले गरिरहेका छौँ। कार्यक्रम हो जस्ट फर इन्जोय। यति बेला भने प्रोग्राममा फाल भएको छ एउटा अर्को सङ्ग सुन्ने। वेल फ्रेन्ड, अब भने हामी प्रोग्रामको लास्टमा आइसकेका छौँ। डिजे राज, टेन्सन पार्टनर राज पनि हो, आफ्नो डिजेइङ कला चाहिँ देखाउँदै हुनुहुन्छ है। हामीलाई पनि निकै रमाइलो फिल भइराखेको छ राजको यो कला देख्दा, एकदम रमाइलो वातावरण भएको छ होइन। अब भने हामी बिदा माग्ने तर्खरमा जुटिसकेका छौँ। आज हामीसँग एकजना साथीसँग मात्रै कुराकानी भयो, उहाँ हुनुहुन्थ्यो भूमिका सामसाङ हुनुहुन्थ्यो मुकानपुरबाट, नि के लामो कुराकानी भएको थियो उहाँसँग, रमाइलो पनि भयो। र यस्तै रेडियो अर्पण 104.5 मेगाहर्जसँग इन्टरनेट लाइनमा www.radioarpan.com.np पनि विश्वको जुनसुकैको नाममा रहेर तपाईँले सुनेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। फोन प्रयास गर्नुभयो, फोन प्रयास गर्नुहुने तपाईँलाई पनि थ्याङ्क यू भेरी मच। हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेन्सन पार्टनर राज पौडेलप्रति पनि विशेष आभार व्यक्त गर्दै, जस्ट फर इन्जोयमा लास्टमा यो रिमेक भर्सन तपाईँको लागि छाड्दै, म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म सुजिता हमाल एकैसाथ बिदा हुन्छु। नमस्कार।